سکینہ سکینہ سکینہ سکینہ سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں جدائی باپ کے سینے کی مجھ کو کھا گئی لوگوں جدائی باپ کے سینے کی مجھ کو کھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں بس غربت اداسی شعور کا ڈر پیاس کی شدت جدائی باپ کے سینے کی مجھ کو کھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں وہ ماں جو دھوپ میں اکثر علی اصغر کو روتی تھی قیامت ڈھا گئی لوگوں شام میں مر کر یہی سمجھا گئی لوگوں جدائی باپ کے سینے کی مجھ کو کھا گئی لوگوں شام میں مر کر یہی سمجھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں بندھے ہاتھوں پہ ایک بیمار لایا بہن کی میاں کیسی غربت چھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں جدائی باپ کے سینے کی مجھ کو کھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں بہن کی لاش ہاتھوں پہ لیے سجاد کہتے تھے کلی مرجھا گئی لوگوں سکینہ شام میں مر کر یہی سمجھا گئی لوگوں جدائی باپ کے سینے कि मुझको खा गई लोगों। सकीना शाम में मर कर यही समझा गई लोगों। सकीना शाम में मर कर यही समझा गई लोगों। बदर की खून भरी गर्दन पे बाजी है जो लब रखे। फजा घबरा गई लोगों। शाम में मर कर यही समझा गई लोगों। जुदाई बाप के सीने की मुझको खा गई लोगों। शाम में मर कर यही समझा गई लोगों। सकीना शाम में मर कर यही समझा गई लोगों। चचा बाबा बरादर सब के सब तो कर बड़ा सोए। कैसे भाग गई लोगों। शाम में मर कर यही समझा गई लोगों। जुदाई बाप के सीने की मुझको खा गई लोगों। शाम में मर कर यही समझा गई लोगों। सकीना शाम में मर कर यही समझा गई लोगों। लिखो शौकत पढ़ो सरवर बताओ सारी दुनिया को। लिखो शौकत पढ़ो सरवर बताओ सारी दुनिया को। फली की लाडली पोती शहादत पा गई लोगों। शाम में मर कर यही समझा गई लोगों। जुदाई बाप के सीने की मुझको खा गई लोगों। शाम में मर कर यही समझा गई लोगों। सकीना शाम में मर कर यही समझा गई लोगों। सकीना शाम में मर कर यही समझा गई।